नमस्कार, म गणेश पौडेल, अकबरे खोर्सानी। मसँग आज एउटा कविता छ। मेरो कविताको शीर्षक क्यानभासमा हुने। मेरो क्यानभास यसरी सुरु हुन्छ। हिउँ जस्तो सेतो क्यानभासमा पेन्सिल तिखारेर एउटा धर्को ताने, अर्को पनि थपेँ, क्रमश थपिरहेँ। कहिले बङ्ग्याएँ, कहिले गोलो पारेँ, कहिले चन्द्राकार केरिरहेँ केरिरहेँ। जब क्यानभास फोहोर बन्यो, बिस्तारै सम्हाल्न थालेँ आफैलाई, धर्काहरूलाई आकृतिमा बदल्न थालेँ, आँखाहरू बनाएँ, ओठ बनाएँ, थोरै खुलेको दाँतहरू जोडिदिएँ, नाक कान परेली घाँटी शरीर हात खुट्टा सबै जोडेँ। क्यानभासमा मैले एउटा नाङ्गो पोथी तस्बिर उतारेँ, उसको छातीमा केही ठुला जल्लाहरू थपिदिएँ, दुई खुट्टाको शिरमा केही धर्का हालेर रौँको प्रतिनिधित्व गराएँ, कम्बर अलि छिनेको बनाएँ, पुठो केही फुकेको बनाएँ। क्यानभासमा मैले जुन आकृति बनाएँ, चित्तै बुझेन आफैलाई, यसमा पानी रङहरू भर्न थाले अनासै मेरा हातहरू। सुरुवातमा ओठहरूबाट लाली रङ भरिदिएँ, दाँतहरूलाई हिमाल जस्तो टल्काएँ, गालामा गहुँ गोरो रङहरू मिसेँ, कपाल कालो बनाएँ, निलो रातो हरियो गुलाबी क्रमश सेतो रङहरूको सम्मिश्रण गरेर उसका अङ्ग अङ्ग सजाएँ। क्यानभासमा मैले बैँसले मातेकी तरुनी देखेर आफैलाई लाज लाग्यो, कता कता काउकुती लाग्यो, उसका अङ्गहरू छोप्न थालेँ, पिङ्क रङ र पेन्सिलको सहायताले उसको फुलेको छाती छोपिदिएँ, कम्बर मुनि पर्पल रङ र पेन्सिलले लाज लुकाइदिएँ, नाइटो खुल्लै छाडिदिएँ। क्यानभासमा जब उसलाई पूर्ण तयार पारेँ, आफै झस्किएँ र म चाहन्थेँ उसलाई सारी र चौबन्दीसँग सजाएर घुम्टोभित्र लुकाउन, मैले त उसलाई स्कर्ट र टी सर्टमा सजाएँछु, निधारमा टिकै हाल्नै बिर्सेँछु। जब क्यानभासमा उसलाई निहाल्दै गर्दा आफैलाई निहालेँ, जब क्यानभासमा उसलाई निहाल्दै गर्दा आफैलाई निहालेँ आफैले, म त परिवर्तन भइसकेछु। आधुनिकताले कतिखेर अधिकार जमाइसकेछ, पश्चिम संस्कृति थाहै नपाई जरो गाडिसकेछ म भित्र, मैले त बिर्सेछु मेरो अतीत। म जस्तो गाउँमा जन्मेको मान्छे, पुरानो रहनसहनमा हुर्केको मान्छे, आज आफ्नै प्रेमिकालाई पश्चिम संस्कृति थुपारेर नङ्ग्याइदिएँ। क्यानभास हेर्दै गर्दा डर लाग्यो आफैलाई, आधुनिक प्रेमको बहानामा म कहाँसम्म गिरेछु, कतै मेरी आमाले यो तस्बिर देखिन् भने के भन्लिन् प्रश्न गर्न मन लाग्यो आफैलाई, बुवाले कति गाली गर्लान्, श्रीमतीले कति दिन घुर्की लगाउलिन्, संस्कृतिले कति थुक्ला मलाई, मेरा छोराछोरीले मेरो मम्मीको सेक्सी तस्बिर भन्दा त्यतिखेर म कसरी सहनु। मैले आफैलाई दोषी सम्झिएँ, च्यातिदिएँ क्यानभास, फोहोरका डस्टबिनमा मिल्काइदिएँ र टुङ्ग्याइदिएँ एउटा बेमौसमी प्रेम, र मिल्काइदिएँ मैले एउटा बेमौसमी प्रेम। हस् त, धन्यवाद।